हाम्रो सिर्जना .com सिंगापुर लाहोरघर भित्र रहेका साहित्यमा रुचि राख्ने पल्टन व्यक्तिहरूबाट सञ्चालित साइट हो। यस साइटमा लाहोरघर भित्र भएका कला साहित्य गीत संगीत र खेलकुदमा रुचि भएका व्यक्तिको सिर्जनालाई जगेर्ना गर्ने र चिनारी दिने साइट हो। प्रतिभा चिनारीमा आज म लाहोरघर भित्र भएका गीतकार जीवन मुकालमजीसँग कुराकानी गर्नका लागि उहाँको निवास स्थानमा छु। आजको यो बसाइमा पल्टनघर भित्र भएर पनि नेपाली सांगीतिक फाँटमा गीत लेख्नुहुने जीवन मुकारमजीको बारेमा सरसरी भनौं। पाँच थर जिल्लाको सारङडाँडा गाउँबाट पोखरा हुँदै सन् 1994 सालमा सिङ्गापुर गोर्खा प्रहरी दलमा प्रवेश गर्नुभयो। विद्यार्थी जीवनकालदेखि नै गीत लेख्नुहुने जीवन मुकारम पल्टन घर भित्र छिर्नु भए पनि आफ्नो कलमलाई निरन्तर दिइरहनुभयो। परदेशी नामक गीती एल्बम बाहेक 35-36 भन्दा बढी गीतहरू रेकर्ड गराइसकेका गीतकार मुकारमजीले नेपाली चलचित्र नाम के हो र खोला पारी खोलावारीमा समेत गीत लेख्नुभएका गीतकार मात्र होइनन्, उहाँ त एक गायक पनि हुनुहुन्छ। सुगम संगीतका पारखीले औधी मन पराएका पै फुल्ला जोडी पारी जान्छन्, माइती घर परदेशी भो मनको राजा कसले दिने बर, यिनै राम्रा गीत लेख्नुहुने पल्टन घर भित्रका एक खाटी सिपाही जीवन मुकर्मजीसँग आजको यो बसाइमा उहाँको टेबलमा स्वागत गर्छु। जीवन सर, गुड मर्निङ। गुड मर्निङ। हामी सर्वप्रथम तपाईँहरूले चाहिँ एउटा यो हाम्रो सिर्जना .com सञ्चालन गरेर हामी जस्तो एउटा जुन एउटा यो एउटा आफ्नो कला आफ्नो कुनै पनि कुरालाई चाहिँ अब सबै दर्शकहरू समक्ष अर्थात् श्रोताहरू समक्ष पुर्याउनु नसक्दाखेरिको पीडाहरू बुझेर तपाईँहरूले चाहिँ यो जुन वेबसाइट चलाइराख्नु भएको छ यो एकदम उदाहरणीय छ। अनि यसलाई चाहिँ वेबसाइट लगायत तपाईँको यो हाम्रो सिर्जना .com परिवारको सम्पूर्ण मान्छेलाई चाहिँ म चाहिँ के भन्छु भने सञ्चालक समिति अर्थात् तपाईँले जुन गरिराख्नु भएको छ मेरो चाहिँ हृदयदेखि सगरमाथाभन्दा ठुलो सलाम टक्राउन चाहन्छु। र अहिले यहाँ आएर चाहिँ मलाई यो वेबसाइटमा मेरो केही कुराहरू राखिदिने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद जीवन सर। सिङ्गापुरको बसाइ कस्तो भइरहेछ त आजकल? सिङ्गापुरको बसाइ कस्तो छ भन्दाखेरि यो अलिकति कस्तो हुन्छ भन्दाखेरि अब कल्पना गरेको भन्दा बेग्लै, जुन दिन सिङ्गापुरमा आइयो सायदै सिङ्गापुरै आउने हैसियतले अथवा हिसाबले चाहिँ म नेपालबाट आएको त थिइनँ होला। एउटा एउटा युवा अवस्थामा जस्तो अब तपाईँको एउटा निश्चित आफ्नो एउटा गन्तव्यको खोजी एउटा युवा मान्छेले गर्नु निश्चित हो। अनि त्यो गन्तव्यको खोजी गर्दा गर्दै चाहिँ तपाईँको चाहिँ अब 94 सालमा चाहिँ आफ्नो गन्तव्यको बाटोहरू अर्थात् त्यो जुन ट्र्याक छ अर्थात् त्यो एउटा मार्गलाई पछ्याइ हिँड्दाखेरि चाहिँ अब सिङ्गापुर आइपुग्यो। केही पहिला असजिलो भएको थियो आउनु साथै, अनि आएर यहाँ विविध कुराहरू चाहिँ अब यहाँ चाहिँ गर्नुपर्ने अथवा सिक्नुपर्ने सबै कुराहरू सिकियो। त्यो अवस्थामा अलिक गाह्रो लागेको थियो, तर अब त झन्डै अब नोकरीको सिलसिलामा पनि अब डाँडा पारीको घाम जस्तै डाँडा पारी पुगेको घामलाई चाहिँ अब तपाईँको चाहिँ सबैले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको चाहिँ अब हाई हाई भन्छ अरे। हजुर, सोही अनुरूप अलिकति अब यहाँ आएर चाहिँ अहिले चाहिँ अब तपाईँको चाहिँ अब उमेर पनि त्यो स्थितिमा पुग्यो, अनि त्यो स्थितिमा पुग्दाखेरि चाहिँ अब अहिले आएर चाहिँ आफूलाई चाहिँ अब सबैले अब होइन अब एउटा सिनियरको हैसियतले या सबैले माया गरेको हैसियतले चाहिँ फेरि अब यो ठाउँलाई छोडेर नजाउँ कि जस्तो पनि लाग्छ। जस कारण यहाँको बसाइहरू चाहिँ एकदमै राम्रो छ। आजकल के गर्दै हुनुहुन्छ? हिजो आजका कुराहरू गर्नुपर्दाखेरि अब नेपालको जस्तो छिनछिनमै परिवर्तन हुने कुरो त आउँदैन। हामी निश्चित एउटा काममा लागिपरेको मान्छेको दिनचर्या कस्तो हुन्छ होला, जुन दिनचर्या चाहिँ अब तपाईँलाई पनि अवगतै छ र मैले पनि गरिराख्ने कुराहरू त्यस्तै हुन्। अब सोझो हिसाबमा भन्दाखेरि एउटा युनिफर्म ब्रान्चमा बसेर गर्दाखेरि के चाहिँ हुन्छ होला र ड्युटी जाने आउने त्यसरी चाहिँ तपाईँको अहिले कार्य बितिरहेछ भन्नु पऱ्यो। अनि फुर्सदको समयमा कोही स्पोर्ट गर्छन्, कोही एउटा आफ्नो किसिमको रमाइलो गरेर आफै हिँडिराखेका हुन्छन् भने थोरै थोरै समयहरू चाहिँ मैले चाहिँ यस एउटा गीत सङ्गीतलाई माया गर्ने मान्छे भएको खातिर मैले चाहिँ त्यही प्रति चाहिँ अलिकति केही बाँकी रहेका समयहरू चाहिँ त्यसैमा लगानी गरेर चाहिँ यस बितिराखेका छ। तपाईँको गीत लेखनको यात्रा कहिलेदेखि आरम्भ भयो? गीत लेखेको लेख्ने क्रम अनि यात्रा कहिलेदेखि आरम्भ भयो भन्ने कुरामा चाहिँ म के भन्छु भन्दाखेरि यस सिङ्गापुर आउनुभन्दा अगाडि अर्थात् जब यहाँमा भर्ती भएर आउनुभन्दा अगाडि पनि म गीत सङ्गीत धेरै मन पराउने मान्छे हुँ र एउटा बालापनमा गीत गाउँदै हिँडियो होला होइन तपाईँको चाहिँ अब रेडियो कति सुनियो विविध कुराहरू गरियो अनि मेरो उमेर 14-15 वर्षको हुँदाखेरि चाहिँ म एकदमै गीत सङ्गीत मन पराउन थालेँ। त्यो बेलामा चाहिँ अब म पनि गायक बन्ने चाहिँ एउटा सपना बोकेर हिँडियो तर त्यो अवस्थामा त्यो गायक बन्ने सपना त थियो तर त्यो साकार बनाउनुको निमित्त मैले गाउँ छोड्नु पर्थ्यो तर त्यति बेला मैले गाउँ छोड्ने हैसियत थिएन ममा जसकारण मैले चाहिँ अब के बनेर चाहिँ एउटा रेडियोमा गीत बज्छ अथवा रेडियोमा नाम आउँछ ठुलो लाग्थ्यो अनि त्यो कारणले गर्दाखेरि मैले चाहिँ के गरेँ भने होइन गाउने कुरालाई चाहिँ पछाडि राखेर मैले चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ लेख्ने कुरामा चाहिँ मैले चाहिँ प्रायोरिटी चाहिँ त्यहाँ दिएँ अनि त्यहाँबाट चाहिँ मैले चाहिँ अब लेखे लेखिसकेपछि कुनै अब रेडियो कार्यक्रमतिर चाहिँ अब त्यो कुराहरू चाहिँ प्रसारण गरिदिन्थ्यो जस्तो गीती कथाहरूतिर त्यस्तो कुराहरूतिर पनि अब लेखियो भनेपछि अहिले आएर चाहिँ मैले यकिन यति बेला चाहिँ भन्न सक्दिनँ म 15-16 वर्षको उमेरदेखि चाहिँ मैले लेख्नु सुरु गरेको पहिला एउटा मुक्तक लेखिन्थ्यो तपाईँको चाहिँ एउटा सायरी एउटा एउटा कथा लेखिन्थ्यो त्यहीँबाट त अब त्यहीँबाट चाहिँ कलम चलाएर चाहिँ अहिले आउँदाखेरि चाहिँ अब फेरि पछाडि अन्त्यमा आएर चाहिँ अब गीतकार भनेर चाहिँ अब निस्किएँ म अर्थात् गीत लेख्न सुरु गरेँ भनेपछि मैले यही समय अनि यति बेलादेखि लेखेँ भन्ने कुरो चाहिँ म यकिनको साथ भन्न सक्दिनँ तर कलम समाउन थालेको छु त्यो अवस्थादेखि। सो तपाईँको पहिलो गीत चाहिँ कसले गाउनु भएका छन् अनि कसले सङ्गीत भरेका छन्? ओके सबैभन्दा पहिला मैले एउटा गीतहरू त धेरै लेखेँ तर पछाडि मैले चाहिँ त्यो फर्स्ट गीत लेखेँ तर एउटा सिङ्गापुर नआइकन एउटा गाउँले परिवर्तन बस्दाखेरि चाहिँ अब विविध कुराहरू हुन्छन् होइन आफ्नै किसिमकोहरू लेखियो होला सबै कुरा गरियो होला अनि तर जब मैले चाहिँ एउटा गीतकार भएर चाहिँ म परिचित हुनुको लागि चाहिँ मैले फर्स्ट गीत चाहिँ तपाईँको चाहिँ परदेशी सम्झि नरुनु आमा कुनै दिन आउनेछु यो गीत चाहिँ शान्तिराम राईले सङ्गीत गरेको अनि शम्भु राईले गाउनु भएको छ अनि यो गीत चाहिँ मैले लेखेको पहिलो रेकर्डिङ भएको गीत हो। यो गीत चाहिँ तपाईँको रेकर्डिङ 2051 सालतिर भएको गीत हो त्यहाँबाट चाहिँ मैले अनि जब गीत लेखेँ अनि त्यस पछाडि शम्भु राईले चाहिँ मिठो गाउनुभयो अनि त्यस पछाडि चाहिँ अझै अझै मलाई चाहिँ तपाईँको चाहिँ एउटा प्रोत्साहन मिले जस्तो भयो अनि त्यसपछि मैले कन्टिन्युटी दिएको हो। यही तपाईँको पहिलो रचना भएको गीत चाहिँ हामी सुनौँ है त। परदेशी सम्झी नरुनु आमा कुनै दिन आउनेछु चेलीको हातले उनेको माला हाँसेर लाउनेछु हाँसेर परदेशी सम्झी नरुनु आमा कुनै दिन आउने छु श्रोताले औधी मन पराएको गीत पैयु खोल्दा जोरी पारी जान्छन् माइती माइती घर परदेशी भो मनको राजा कसले दिन भर यति राम्रो गीत छ यो गीतको बारेमा पहिला बताउनुहोस् अनि फेरि यो गीत सुनौँ न ओके यहाँ चाहिँ अलिकति शब्द तलमाथि भएछ हजुर खासमा यसको स्थायी चाहिँ कस्तो छ भन्दाखेरि पैयु खोल्दा जोरी पारी जान्छन् माइती घर परदेशी भो मनको राजा कसले दिने भर यो चाहिँ कुन थिममा मैले लेखेँ भन्दाखेरि खासमा गीत लेख्नु भनेको चाहिँ तपाईँको एउटा समाज अब समसामूहिक अनि त्यो मात्रै नभएर तपाईँको एउटा जुन समाजभित्र एउटा जस्तो अब विविध कोणबाट हेरिन्छ तर त्यो यो गीतको थिमले चाहिँ के देख्छ भन्दाखेरि चाहिँ तपाईँको विविध कुराहरूलाई समेटेर लाँदाखेरि गीत भन्ने कुरो एउटा वास्तवमा एउटा कुनै एउटा मान्छेको जीवनलाई चित्रण गर्नु हो अनि त्यो गर्ने क्रममा चाहिँ मैले यो गीत चाहिँ कसरी लेखेँ भन्दाखेरि यो गीत चाहिँ तपाईँको जस्तो अब पैयु फुल्दा जोरी पारी जान्छन् माइती घर यसको एउटा अर्थ छ जस्तो एउटा बुढापाकाको उखान छ पैयु फुले माइती घर आरु फुले आफ्नो घर त्यही सन्दर्भसँग जोडेर लेख्दाखेरि चाहिँ मैले चाहिँ एउटा खास खासमा मैले एउटा परदेशीका आफ्नो एउटा हस्बेन्ड अनि जुन एउटा आफ्नो ठाउँमा बसेर एउटा दुःख सुख निभाइरहेको एउटा गृहिणी अथवा एउटा श्रीमती अथवा एउटा हाम्रो चेली अथवा हाम्रो दिदी होइन जो कोहीले पनि यो खालको पीडाहरू चाहिँ खेपिराखेका छन् तर मैले मेन फोकसिङ चाहिँ यहाँ के गरेँ भन्दाखेरि तपाईँको एउटा मैले चाहिँ यो बुद्धिस्ट अथवा हामी तपाईँहरू नै होइन जो मान्छे जसको हस्बेन्ड चाहिँ अब तपाईँको चाहिँ अब विदेशमा गएर चाहिँ होइन नोकरी गरिरहेछ घरमा एक्लो एउटा बिहे गरेर चाहिँ एक्लो एउटा छोरी मान्छेलाई अर्काको छोरीले लिएर त्यहाँ राखिन्छ र आफू नहुँदाखेरिको पीडा उसले कस्तो भोगिरहेछ त्यो कुराहरूको चित्रण गरिएछ। अनि यो पैयुङ फुल्दाई भन्ने सायद कतिपयलाई थाहा छैन होला यो उखानहरू होइन, अनि आरू फुल भनेको के हो यो पनि थाहा छैन होला, तर यहाँनिर एउटा कथावस्तु राम्रोसँग जोडिएको छ जहाँ कि तपाईँको चाहिँ अब पैयुँ चाहिँ चैतमा फुल्छ, आरू भनेको चाहिँ तपाईँको जेठ असारमा फुल्छ, अनि किन चाहिँ अनि पैयुँ फुल्दा चाहिँ माइती घर अनि आरू फुल्दा आफ्नो घर भन्नुको यहाँभित्र नै एउटा कथा छ। तपाईँको चाहिँ अब पैयुँ फुल्दा चाहिँ अब के हुन्छ भन्दाखेरि तपाईँको अब सबै छोरीचेलीहरू चाहिँ माइत जाओस्, किनभने त्यो समयमा चाहिँ तपाईँ कुनै पनि अब बाली नाली लाउने कुरो पनि भएन, सबै अन्नबालीहरू उठाएर चाहिँ घर भित्राउने बेला, भित्राएर चाहिँ आफू चाहिँ आनन्दसँग चाहिँ बस्ने बेला, त्यो बेला चाहिँ छोरीचेलीहरू चाहिँ माइत जा भन्ने एउटा उखान छ र यो पक्कै थियो, तर अहिले त अब नभनौँ त पहिला थियो रै उखान भन्यो, अनि उखान अनि उखान एकदम समय सापेक्षी छ। त्यसले गर्दाखेरि अब जब आरू फुल्छ भनेपछि फेरि आफ्नो घर ए मेरो दिदी मेरो बहिनी होइन मेरो चेलीहरू चाहिँ अब पैयुँ फुल्दा भनेको चैते दसैँ हो, चैते दसैँमा चाहिँ आउँदाखेरि चाहिँ उनीहरू चाहिँ अब माइती मान्नु आउँछ, त्यसपछि फेरि माइतीले चाहिँ के भन्ने भन्दाखेरि अब जब आरू फुल्यो भनेपछि ल चेलीबेटी हो तिमीहरू जानुपर्छ तिमीहरूको घरमा चाहिँ गएर चाहिँ गरी खानुपर्छ बाली लगाउनुपर्छ अनि वर्षभरि पुग्ने सबै सबै चाहिँ अब हाम्रो चाहिँ खेतीमै हामी चाहिँ निर्भर परेको मान्छे त्यसले गर्दाखेरि खेती लाउनुपर्छ भन्ने हिसाबले त्यो उखान भएको हो। अब भनेपछि तपाईँको चाहिँ अब यहाँनिर के आउँछ भन्दाखेरि अब पैयुँ फुल्दाखेरि चाहिँ पैयुँ फुल्दा जोरी पारी जान्छन् माइती गएर अनि परदेशी भयो मनको राजा कसले दिने भर, जो एक्लो एउटा चेली छ भने ऊ चाहिँ माइती गयो भने तपाईँको त्यो उसको चाहिँ घर परिवारदेखि लिएर गाई हुन्छ भैँसी हुन्छ बाख्रा हुन्छ सुँगुर हुन्छ विविध कुराहरू त लथालिङ्गे हुने भयो। त्यसले गर्दाखेरि त्यो जसको चाहिँ एउटा पति होइन एउटा मनको राजा भनेको चाहिँ ऊ उसलाई नै सम्बोधन गरेको त्यो मान्छे घरमा छैन भने एक्लो घर चाहिँ ताला लगाएर त एउटा छोरी मान्छे त जाने कुरो आएन नि। यस गीतमा स्वर र सङ्गीत कसले दिनुभएको छ? ओके, यसमा चाहिँ पारस मुखारङको सङ्गीत छ र सुकमित गुरुङको स्वर छ। यही गीत हामी सुनौँ है त। हजुर, अब फेरि हाम्रो गफ गफमा फेरि लागौँ। यो गीत कति सालमा तपाईँले रेकर्ड गर्नुभयो? यो गीत कति सालमा रेकर्ड गरेँ भनेको, मैले म फेरि यस्तो एउटा यस्तो खालको मान्छे छु कि कुनै पनि काम कुरो गरेँ भने त्यसको रेकर्ड नराख्ने कि, एकदम उडन्तै भन्छ कि, होइन? हजुर। तर जस मलाई थाहा छ यो गीत कति सालतिर रेकर्ड गरेँ भन्दाखेरि 56 सालतिर हुनुपर्छ, 56-57 सालतिर। परदेशी एल्बम तपाईँले किन परदेशी नाम नै रोज्नुभयो, यसको खातिर के छ? यसमा चाहिँ एउटा के छ भन्दाखेरि, तपाईँको मैले चाहिँ एउटा भर्खर उदाउँदा उदाउँदाखेरिको एउटा एक किसिमको उमङ्ग थियो, तर लास्टमा गएर चाहिँ मैले के एउटा गीत अथवा तपाईँको एल्बमको नाम चाहिँ के राख्ने भन्ने कुरामा चाहिँ निकै म दोधारमा परेँ। अनि लास्टमा गएर चाहिँ ओके, मैले चाहिँ अब दिनुपर्ने कुरा चाहिँ के हो त, एउटा जस्तो अब परदेशीको ठाउँमा अरू मानिलिउँ एउटा घरदेशी पनि राख्न सकिन्थ्यो, तर जुन कुरा मैले गरिराखेको छु र मेरो जीवनसँग सम्बन्ध छ अनि सम्बद्ध छ, ती कुराहरूलाई चाहिँ अब विचार गरेर चाहिँ मैले फेरि एउटा जुन गीत लेखेँ, जुन गीत लेख्दाखेरि चाहिँ परदेशी सम्झेँ, नरुनु आमा कुनै दिन आउनेछ, योगी समुराई दाईले गाउनु भएको छ। अनि यही गीतबाट चाहिँ यसको चाहिँ अब होइन अब त्यो एल्बमको नाम चाहिँ फिट हुन्छ भन्ने जस्तो लाग्यो, अनि मैले त्यो परदेशी भन्ने एल्बमको नाम चाहिँ मैले तय गरेँ। सायदै म यहाँ नभएको भए, नेपालतिरै भएको भए, एउटा परदेशी भन्ने गीत सायद म लेख्थिनँ पनि कि। तपाईँका गीतहरू किन भावनात्मक हुन्छन्? भावनात्मक किन हुन्छन् भन्ने प्रसङ्गमा चाहिँ कस्तो हुन्छ भने, तपाईँको अब गीत भन्ने कुरो यस्तो हो कि, जसको परिभाषा नै छैन होला एउटा सायद मलाई लाग्छ गीतको, तर मान्छेको गीतलाई बुझ्ने होइन, तपाईँको अब तपाईँले चाहिँ अब त्यो गीतलाई कसरी एनालाइसिस गर्नुहुन्छ, यी फरक कुराहरू। अनि तपाईँ गीत लेख्नुहुन्छ तर मेन फोकसिङ कसलाई राखेर लेख्नुहुन्छ, त्यो अनुसारको शब्दहरू आउने हो। अनि मेरा गीतहरू किन भावनात्मक छन् भन्दाखेरि, सायद म धेरै यी शब्द चयन अथवा यो गीतहरूमा अथवा गीत लेख्दाखेरि एउटा जुन कुराहरू चाहिँ मान्छेले भोगिराखेका छ ती कुराहरू चाहिँ उतार्ने प्रयत्न गर्छु होला, जसकारण मेरा गीतहरू भावनात्मक हुन गयो। या त हुन त गएको छ कि छैन त्यो त मलाई थाहा भएन, तर तपाईँले भावनात्मक भन्नुभयो, यो भावनात्मक भन्दाखेरि चाहिँ मैले चाहिँ त्यसरी अर्थ्याउँछु। तपाईँको गीतहरू म सुन्छु प्रायः त्यस्तै शब्दहरू, त्यस्तै गहन गहन भावनात्मक भएको सुनेर मैले यो प्रश्न तपाईँलाई राखेको छु, सायद श्रोताहरूले पनि त्यही रूपमा चाहिँ चिन्छन् होला। होइन, एउटा कुरा कस्तो छ भने तपाईँको अब होइन एउटा तपाईँ गीत लेख्नुहुन्छ के को लागि लेख्नुहुन्छ सबैभन्दा ठुलो कुरो त्यो। ओके, तपाईँ गीत लेख्नुहुन्छ भने होइन त्यो गीतले चाहिँ एउटा सन्देश दियोस्, त्यो गीत सन्देशमूलक होस्, जुन चाहिँ कुराहरू चाहिँ समाजमा भइराखेका छ त्यो ती विकृतिहरूको विकृतिहरूलाई चाहिँ उदाङ्गो बनाओस्। अनि गीत तपाईँको चाहिँ अब जस्तो अब अहिले गीतहरू त हजार आइराखेका छन् होइन, अब भेरी सिम्पल कुरा तपाईँको चाहिँ अब हेर्दाखेरि चाहिँ अब यो आँखाले त्यो आँखालाई मन पर्यो भन्ने गीतहरू छन्, तिम्रो आँखा साह्रै मन पर्यो भन्ने गीतहरू लेखिया छन् होइन, तिमी बिना म मरिहाल्छु भन्ने गीतहरू लेखिया छन् होइन। यो त तपाईँको चाहिँ अब नितान्त अब हामी जन्मदाखेरि लिएर आएका कुराहरू हुन् नि त, तर यसलाई चाहिँ अझै तपाईँको शब्द संयोजनमा ढालेर यसलाई चाहिँ फेरि योभन्दा अलिकति बृहत् तरिकाले कुन हिसाबले चाहिँ हामीले चाहिँ मान्छेलाई मान्छेको माइन्ड चाहिँ कसरी एक्सर्साइज गराउन सकिन्छ, यो आँखाले त्यो आँखालाई मन पर्यो डेफिनेटली मन पराउँछ, तर सन्देश चाहिँ के जान्छ त, गीत सङ्गीत के को लागि? तपाईँको चाहिँ एउटा तपाईँ एउटा गीत लेख्नुहुन्छ भने त्यो गीतले चाहिँ मान्छेको माइन्ड पनि एक्सर्साइज गराओस्, जहाँ कि तपाईँले चाहिँ त्योभन्दा फरक ढङ्ग अनि फरक तरिकाले चाहिँ तपाईँ प्रस्तुत हुनुहुन्छ भने त्यसलाई चाहिँ फेरि तपाईँको चाहिँ त्यो सुन्ने मान्छेले चाहिँ त्यो कुरा बुझ्नुको लागि दिमाग खियोस् अनि ऊ पनि एउटा के भन्छ भने उसको दिमागमा पनि एउटा इम्प्रुभमेन्ट आओस्। त्यही कारणले गर्दा होला सायद मेरो गीतहरू मेरो शब्दहरू अलिकति फरक ढङ्गको हुन्छ। तपाईँले परदेशी एल्बम अलावा 35-36 गीतहरू रेकर्ड गराइसक्नु भएको छ, यी यति धेरै गीतहरू चाहिँ तपाईँले रेकर्ड गरिसकेको औधि श्रोताले चाहिँ औधी मन पराएका गीतहरू चाहिँ को कुन छन्? अब त्यो चाहिँ अब औधी मन पराएको भन्दा पनि अब तपाईँको अहिले चाहिँ के छ भन्दाखेरि तपाईँको अब अहिले चाहिँ तपाईँको क्वालिटीलाई मान्यता छैन हेर्नुहोस्, क्वान्टिटीलाई छ। अब अहिले आएर चाहिँ मैले लेखेको गीत कसले सुन्ने? मैले लेखेको गीतहरू जस्तो अब तपाईँको चाहिँ अब त्यो चलचित्र खोलाबारी खोलापारीको गीत खोलाबारी खोलापारी यी गीतहरू अहिले कसले सुन्ने? यसभित्र भएको रहस्य कसले बुझ्ने? अहिलेको गीतहरू त तपाईँको योभन्दा पनि पहिला म के भन्न चाहन्छु भने अब पहिला लेखिएका गीतहरू चाहिँ तपाईँको चाहिँ अब बसेर सुनिन्थ्यो, अहिले कुदेर सुनिने गीतहरू लेखिन थाले गाउन थालिए, जसले गर्दाखेरि अब औधी चाहिँ तपाईँको चाहिँ अब श्रोताले मन पराएको गीत चाहिँ को र मैले भनेको कुरो चाहिँ के भन्दाखेरि होइन सुन्ने श्रोताहरू नराम्रो भन्न खोजेको होइन, अहिलेको चाहिँ तपाईँको चाहिँ कम्पिटिटिभ जमानामा होइन मान्छेहरू चाहिँ धेरै व्यावसायिक बन्न थाले, त्यसले गर्दाखेरि अब व्यावसायिक तरिकाले जाँदाखेरि चाहिँ तपाईँको रातो रुमाल क्यामलुम कोटकै खोल्तीमा भन्ने गीतहरू गाइयो भने अब सबैको मुखमा झुन्डिन्छ, तर सन्देश चाहिँ के जान्छ होइन? त्यसले गर्दाखेरि म चाहिँ के भन्छु भने मेरो त्यस्तो श्रोताहरूले चाहिँ मन पराउने खालका गीतहरू पनि लेखेका छु, र अलिअलि थोर बहुत जो जसले गीत सङ्गीत बुझाएको छ र जसले बुझाएको छन् होइन ती श्रोताहरूले मन पराएका गीतहरू भनेको एउटा गायक अशोक मुकरमले गाएको एउटा गङ्गा सेठी तिमी बग्नु, अनि पैयौँ फुल्दा जोरी पारे, अनि अब सुनिता सुब्बाले गाएको खुसीहरू सङ्घालेर, राजेश पाइले गाएको कसले खोस्यो खुसी मेरो, रोशन गुरुङले गाएको कहाँ राखौँ कहाँ तिमीलाई भन्ने गीतहरू अलिअलि चलेको हो। आग्रह राखु तिमीलाई हो हो कहाँ राखु तिमीलाई कहाँ सजाऊ कसो गरी तिमीलाई आफ्नो बनाऊ कसो गरी तिमीलाई आफ्नो बनाऊ कहाँ राखु तिमीलाई सरी तिमी बग्नु जुनी जुनी सम्म